السلام عليكم ورحمة الله وبركاته اسائی سورۃ انعام پیا پڑھوں ان کا اگ میں اسا اللہ سورتوں پڑھیوں پر تو اڑہ آیتوں ان سورۃ جو پڑھیوں سو ان میں جے پہری آیت آخر میں تقریبا آئی وہی یمسسک اللہ بالضر فلا کاشف له الا هو ऐं जेकॾहिं पहुचाए तव्हांखे का अलाह ताला का तकलीफ़ दुर फला काशिफ़ लहू त पोइ कोई हटाइण वारो कोन्हे को इला हू सवाइ हुनजे वमसस कवि ख़ैरनि फला कुल शइन क़दीर ऐं जेकॾहिं तव्हांखे पहुचाए का यमसस कवि ख़ैरनि का चङाई का पहुचाइणु चाहे पोइ अला कुल शयुनि कदी त उहो सभु शइ ते कुदरत रखे थो। हाणे इहो अर्ज़ु कयोसीं त इहे कशफ़ दुर जी आयत आहे हिकिड़ी ऐं अहिड़ियूं चारि पंज आयतूं आहिनि जेके मुख़्तलिफ़ जॻहियुनि ते क़ुर शरीफ़ में त हाणे अॼु ॾिसूं था ॿियूं जेके आयतूं आहिनि हाणे हीअ आयत आहे सूरत अनाम में सतरहों नंबर ऐं हिन खां पोइ सूरत यूनस में आहे आख़िरि में सूरत यूनस जे 107 नंबर आयत फरमाए थो त वमसस्कल अलाह बिदुर्रिन फला काशिफ़ लहू इलाहू साॻिया लफ़्ज़ आहिनि अहिड़ा क़िस्म जा जेके हिन में हुआ अनाह में वमसस्कल अलाह बिदुर्रिन फला काशिफ़ लहू इलाहू वुरिद क बि ख़ैरिन इहो लफ़्ज़ बदिलियल आहे वई युरिद ख जेकॾहिं इरादो करे ख़ैर जो हुते आहे जेकॾहिं छो छो आहे जेकॾहिं पहुचाए तव्हांखे ख़ैर फला राद त कोई हटाईंदड़ न आहे ले फज़ली संदस फज़ल जेको अलाह ताला जो फज़ल आहे उहो को हटाए नथो सघे यसीब बि मई यशा उमिन इबादी जेको जंहिंखे पहुचाइणु चाहे पंहिंजे ॿारनि मज़ा बहल गफ़ूर रहीम ऐं उहो बेशक गफ़ूर आहे ऐं रहीम आहे हाणे इहा आहे आयत नंबर 107 सूरत यूनस जी ऐं सूरत यूनस जेका आहे सा तमामु भली सूरत आहे शफ़ात जी सूरत बि आहे ऐं कशफ़ दुर जी बि सूरत आहे फरमाइज़ बिल्लाह मिन शैतान रजीम बिस्मिल्लाह रहमान रहीम भई यमसस्क अल्लाह बि दुर्रिन फला काशिफ़ लहू इलाहू वई युद कबि ख़ैरन फला राद अल फ़ल ही युसीब बि मई यशाउमिन इबादी वहू अल गफ़ूर रहीम उन खां पोइ फरमाए थो कुलिया युहन्नास जाकुमल हक़ में रब जेको बेशक तव्हां वटि हक़ आयो आहे रब पाक वटां फम नेहतदा फ़ैनमा यहत दील नफ़्स ही पोइ जेको हिदायत वारो थियो हिदायत वरिताई जंहिं त उहो पंहिंजे पाण जे नफ़्स जे लाइ पंहिंजे पाण लाइ हिदायत वरिताईं यानी फ़ाइदो हुनखे आहे को ॿिए खे कंहिंखे कोन्हे फ़ाइदो ममई ममन दल जेको गुमराह थियो फ़ैनवा या दिल अलाई हा त पोइ हुनजो गुमराह थियणु मथिस आहे ॿिए कंहिं ते कोन्हे को हुनजो नुक़सानु खेसि ई आहे वमा अन अले खुंभ वकील तव्हां ते नबी पाक सलाह सां वकील न आहे ॿियो को माण्हू जो हुनजो ज़िमेवार न आहे हिन ॻाल्हि जो हिन खां पोइ इहा ॿिए नंबर आयत वमसस्क अलाह बिदुर्रिन फला काशिफ़ लहू इलाहू वई यमसस्क बि ख़ैरिन फला कुल शयुनि क़दीर इहो सूरत अनाम में ऐं सूरत यूनस में यमसस्क अलाह बिदुर्रिन फला काशिफ़ लहू इलाहू वई युरिद कबि ख़ैरिन फला राद अल फ़ल ही युसीब बि मई यशाउमिन इबादी वहूअल गफ़ूर रहीम ऐं हुन खां पोइ टी नंबर आयत आहे सूरत फातर में जेका फातर जी ॿिए नंबर आयत आहे पर सूरत जे शुरूअ में अलाह ताला मलाइकनि जो ज़िक्र करे थो हौज़ बिल्लाह मिन शैतान रजीम बिस्मिल्लाह रहमान रहीम अलहमदिल्लाह फ़ातिर समावाति वल अर्द जाइल मलाइकति रुसलन उली अजनिहातिन मथना ॿ ॿ व सुलास टे व रुबा चारि खंभ जेके आहिनि यज़ीद फिल ख़ल्क़ मा यशो इन अलाह अला कुल शइ इन कदीर, या पहिरीं आयत, इन खां पोइ ॿी नंबर आयत जेका आहे सा कशफ़ दुर जी आयत आहे, मा यफ़्तह अल्लाह लिन्नास में रहमतिन, जेका अलाह ताला खोले थो, इहो ॿुधाए यफ़्तह अल्लाह, हुन पहिरीं में हो जंहिंखे छुहे थो, त ॿिए में हुयो ॿियो लफ़्ज़ पंहिंजो हाणे हिते आहे यफ़्तह अल्लाह लिन्नास, जेका अलाह ताला खोले थो, लिनास में रहमतिन, पंहिंजी रहमत खोले थो जंहिं ते, फला मुमसिकला, पोइ हुनखे को रोके नथो सघे, को रोकण वारो आहे कोन को, फमा यफ़्तह अल्लाह लिन्नास में रहमतिन फला मुमसिकला, वमा युमसिक, ऐं जेकॾहिं रोके छॾे, यानी खोले न पर बंदि करे छॾे रहमत पंहिंजी, रब पाक पाण रहमत बंदि करे, त पोइ फला मुरसिल लहू मिम्बादी, पोइ कोई कोन्हे मोकिलींदड़ जेको मोटाए ॾिए उनखे पंहिंजी रहमत, अलाह ताला जी रहमत आहे जंहिंखे ॾिएसि, जंहिंखे वणे असांखे ॾिए, फला मुरसिल लहू मिम्बादी वहल अज़ीज़ उल हकीम, या उनखां पोइ टी नंबर आहे या नासुज़ुरू नेमत अलाह अलकुम अलमिन ख़ालिकिन ग़ैर अलाह, अलाह ताला जी नेमत यादि कयो, नेमतूं रब पाक जूं घणियूं आहिनि धरती ते, असां जेके आहिनि से बेशुक्र आहे, हाणे हींअर जेको सॼी दुनिया में बाताल ॿारियो पियो आहे, इहो जेको ख़ुशूसनि कोरोना अलाए छा था चवनि, ओविड पंहिंजो 19 फलाणो 19 शुरू थी वियो आहे 2019 में, इन करे नालो नथोसि, पर इहो ठाहींदा आहिनि पाण इहो अमेरिका वारा पंहिंजो बायोलॉजिकल वॉरफेयर जो हिकु सिस्टम जो हिकिड़ो हिकिड़ो सिलसिलो आहे जेको हले पियो, एच आई वी कयऊं अलाए फलाणी कयऊं फलाणी कयऊं फलाणियूं कयऊं, हर साल हिकिड़ी नई कंदा आहिनि, हिन साल हीअ जेका आहे सा सॼी दुनिया खे वकोड़े वई आहे, ऐं पंहिंजो जेके ठाहिण वारा आहिनि से तमामु ख़ुशि थिया हूंदा, पर अलाह ताला हुनजो कहिड़ो सिलसिलो ठाहे थो उहो अलाह ताला खे ख़बर आहे। हिन खां पोइ ॿी जेका आयत आहे सूरत ज़ुमर जी पंहिंजो घणो 39 नंबर सूरत आहे, उन मंझि आयत नंबर आहे 38, हाणे उहा वॾी आयत आहे, पोइ हिनखे पहिरीं शुरू थिए थी, इन खां अॻु में जेकॾहिं पढ़जे त अलाह ताला फ़रमाए थो अलाह बि काफ़िन अब्दू, छा अलाह ताला काफ़ी न आहे पंहिंजे बाने जे लाइ, मोहम्मद करीम सलाहु सलम जे लाइ, इंसान जे लाइ अलाह ताला काफ़ी न आहे, छा उहो ख़ौफ़ वेफ़ू न ख, ऐं पंहिंजे ऐं डिॼारीनि था तोखे, हाणे हीउ जेको कोरोना आयो जेको पैदा कयो अथऊं, इहो जेको सिलसिलो डिॼारण जे लाइ सॼे थरे सॼी दुनिया खे ख़ौफ़ में विझी छॾियो अथऊं, भई इहो ख़ौफ़ वेफ़ू न कह बिल लज़ीन मिन दूनी, अलाह ताला खां सवाइ ॿियनि खां डिॼारीनि था तव्हांखे, वमई युद लीलाह फमा लहू मिन हाद, पोइ जेको गुमराह थियो जंहिं राह विञाई पंहिंजी, त उन लाइ को हिदायत वारो कोन्हे, ऐं हिन खां पोइ हीअ आयत जेका वमई यह दिला फमा लहू मिम मुदिल, जंहिंखे अलाह ताला हिदायत ॾिए उनखे को गुमराह घुराईंदड़ कोन्हे को, अलाई सलाह बि अज़ीज़िन ज़िंतिक़ाम, छा नाहे अलाह ज़बरदस्त बदिले वठण वारो, ऐं उनखां पोइ हीअ सूरत हीअ आयत जेका आहे वल इन साल अथऊं, जेकर उनखां पुछो पुछंदे जे पुछ वल इन साल अथऊं मन ख़लक समावाती वल अर्द, त कंहिं ख़लकियो आहे आसमाननि खे ज़मीन खे, ल यकूलुन अल्लाह, त ज़रूरु उहे ईअं चवंदा त अलाह ताला ख़लकियो आहे ज़मीन ऐं आसमान खे, एतिरो मञनि था काफ़र जेके मके जा कुरेश जेके हुया, उहे हुननि में एतिरो मञनि था ख़लकींदड़ जहाननि खे अलाह आहे, पर ॿियूं नंढियूं नंढियूं ॻाल्हियूं जेके आहिनि असां घुरूं था उहे ॿियनि ख़ुदानि खां था घुरूं, ईअं चवंदा त कंहिं ख़लकियो आहे त अलाह ख़लकियो आहे आसमान खे ज़मीन खे, कुल पोइ चओ इन्हनि खे अफ़रायतुम मां त दऊन मिन दून अलाह, पोइ तव्हां छा ॾिसो था त जिनखे तई सॼो था अलाह खां सवाइ ॿियनि खे, इन अरादीन अलाह बि दुरनि, जेकॾहिं इरादो करे अलाह ताला कंहिं दुर जी कंहिं ज़रर जी कंहिं नुक़सान जी पहुचाइण जी, हल हुन का शिफ़ा तो दुर ई, त छा हू आहे को जो उन दुर खे खोले सघे उन दुर खे हटाए सघे, हल हुन का शिफ़ा तो दुर ई ऐं अरादनी बि रहमतिन, ऐं जेकॾहिं इरादो करे अलाह ताला करामत जो कंहिं ते, हल हुन मुमसिका तो रहमत ई, छा को आहे जेको रहमत अलाह ताला जी खे हटाए सघे, कुल ए चओ नबी पाक सलाहु अलैहि वसल्लम, कुल हसबी अल्लाह अलैहि यतवक्कल मुतवक्किलून, ऐं तमामु सुहिणी आहे इहा आयत जो हिसो, आयत वॾी आहे, أفرأيتم ما تدعون قل أفرأيتم ما تدعون من دون الله إن أرادنا الله بالضر هل هن كاشفات ضره أو أرادني برحمة هل هن ممسكات رحمته قل حسبي الله عليه يتوكل المتوكلون बेशक भरोसे करण वारा अलाह ते भरोसो कनि था, फलाणे फलाणे फलाणनि ते भरोसो कोन था कनि, पर असांजो को भरोसो माण्हुनि ते कोन्हे, रब पाक ते भरोसो आहे, त उहो सभई ॻाल्हियुनि खां बचाईंदो. हाणे आहे चोथों नंबर थी ॼण कशफ़ दुर जी आयत या सूरत ज़ुमर मंझि, सूरत ज़ुमर जे पाण सूरत जो नंबर आहे 39 ऐं आयत जो नंबर आहे 38, 39, 38. हाणे हिन खां पोइ कशफ़ दुर जी आयत जेका आहे सा सूरत फतह में आहे, 48 नंबर सूरत आहे ऐं उनजी आयत जेका आहे सा आहे पंहिंजो घणी 11 आयत आहे. अलाह ताला फ़रमाए थो त सयकूल लखल मोखल वॾी आयत, मतिलबु त आयत जे हिसाब में ॿियूं ॿियूं ॻाल्हियूं आहिनि, आख़िर में उहा आयत आहे, आख़िर में उहो ख़्यालु सयकूल लखल मुखलफ़ून. पोइ हिते जेके रही विया जंग में न आया पंहिंजो होदे ब्याज हुन मंझि, सयकूल लखल मुखलफ़ून, मुखलफ़ून तोखे चवंदा ज़रूरु, मिनल अराब अरबनि मज़ा शगल अथना अमवालना व अहलूना, असांखे मशगूल रखियो असांजे मालनि ऐं असांजे ॿारनि औलाद घर वारनि, फस्ता फिरलना, पोइ तूं ए नबी पाक असां जे लाइ अस्तफ़ार घुर अलाह ताला खां, बख़्शिश तूं घुर. हालांकि हू मतिलबु इहा ॻाल्हि सही न आहे जेका हू चवनि पिया, हुननि खे मशगूल कंहिं शइ कोन रखियो ऐं हू पाण ई रहिया. यकूलून बे अलसिनतिहिम, पंहिंजे ज़बाननि सां उहा ॻाल्हि चवनि था, मां अलाई सफ़ी कुलूबिम, जेका हुननि जे कलबनि में न आहे, जेका हुननि जे दिलनि में न आहे, जंहिं दिलनि में हिकिड़ी अथनि ऐं ज़बान ते ॿी अथनि. कुल उन्हनि खे चओ ए नबी पाक सलाहु अलाए वसलम, ॿियो हिसो जेको हीअ आहे सो कशफ़दुर जो, फमई यम लिखो, केरु आहे जेको तव्हांखे मालिक थींदो, मम यम लिखो अख़्तियार अथसि जंहिंखे लखु मिन लाइ शही आहिनि, तव्हांजे लाइ शयुनि ते कहिड़ो कंहिंखे आहे अख़्तियार, इन अराद बिखुम दर्रनि, जेकॾहिं अलाह ताला इरादो करे ज़र जो, ज़र जो नुक़सानु पहुचाइण जो, ऐं अराद बिखुम नफ़ा, जेकॾहिं अलाह ताला इरादो करे नफ़े पहुचाइण जो, त केरु आहे जेको हिन इरादे खे रोके सघे या उनजो मालिक थी सघे. बलकान अलाह बि मां तमलून ख़बीर आहे, पर बेशक अलाह ताला जेकी तव्हां करियो था उनजी ख़बर रखे थो. हाणे इहे हुयूं ॼण 5 आयतूं आहिनि कशफ़ दुर जूं. हिकिड़ी कशफ़ दुर जी आयत अला अनआम में, जेका अला अनआम जी 37 नंबर आयत, ॿी सूरत यूनिस में 137 नंबर आयत, टी फातर में सूरत फातर में आयत नंबर ॿी, ऐं सूरत ज़ुमर में 38 आयत आहे, ऐं सूरत फतह में 11 नंबर आयत आहे. हाणे इहे आयतूं सभई थियूं ज़ुमर सूरत मंझि, सम्झो कशफ़ दुर जूं आयतूं थियूं इहे, ऐं हिन खे गॾु पढ़णु घुरिजे. أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإن يمسسك الله بضر فلا كاشف له إلا هو وإن يمسسك بخير فهو على كل شيء قدير وهو القاهر فوق عباده وهو الحكيم الخبير وإن يمسسك الله بضر فلا كاشف له إلا هو وإن يردك بخير فلا راد لفضله يصيب به من يشاء من عباده وهو الغفور الرحيم. هناك أبو فرمايه وما يفتح الله للناس من رحمة فلا ممسك لها وَمَا يُمْسِكُ فَلَا مُرْسِلَ لَهُ مِنْ بَعْدِهِ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ يَا أَيُّهَا النَّاسُ اذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ هَلْ مِنْ خَالِقٍ غَيْرُ اللَّهِ يرزقكم من السماء والأرض لا إله إلا هو فأنى تؤفكون. يہ آپ سورت فاتر جی آیت ان کا آپ فرمایا سورت زمر میں, سورت زمر میں بولا ان سألتهم من خلق السماوات والأرض ليقولن الله قل أفرأيتم ما تدعون من دون الله إن أرادنا الله بضر هل هن كاشفات ضره أو أرادني برحمة هل هن ممسكات رحمته قل حسبي الله لا قل حسبي الله عليه يتوكل المتوكلون. يعني سورة زمر دي 38 آية. ان کا پوف سورۃ فتح جی سيقول لك المخلفون من العرب شغلتنا اموالنا واهلنا فاستغفر لنا يقولون بألسنتهم ما ليس في قلوبهم قل فمن يملك لكم من الله شيئا ان اراد بكم ضرا او اراد بكم نفعا بل كان الله بما تعملون خبيرا بل ظننتم أن لن ينقلب الرسول المؤمنون إلى أهليهم أبدا وزين ذلك في قلوبكم وظننتم ظن السوء وكنتم قوما بورا. يعني هي تي آية سورة كشف الضر جو أنا پڑھوں تھا اگتے سورة الأنعام جي ڳالهه کي اگتے تا ڪيو فرمائے تو 17 آیت والقاهر فوق عبادی بشك وہی آئے قاهر قہار قہار آئے دباؤ جنرا پریشر کرن کورس کرائے فوق عبادی عباد بانن کے متاں وہ الحکیم الخبیر بشك وہ حکمت وارو آئے خبر رکھندڑ آئے کل اے نبی پاک صلی اللہ علیہ وسلم ہاں کل جو کو آئے قرآن شریف میں 632 دفعہ آئے टिन्ही उन 632 दफ़नि ते अलाह ताला पंहिंजे नबी खे फ़रमाए थो कुल तूं चओ इहो काफ़रनि खे मोमिननि खे सभिनी खे जंहिंखे कुल फलाणी शइ फलाणी शइ फलाणी शइ 632 दफ़ा आहे कुल कुल अयो शइ अकबर शहाद त केरु आहे पुछा कर हिन खां पुछा कर केरु आहे ज़ोर वॾो शाहिदी ॾियण में قل الله ان چو ان کے جواب میں جتوں ہو جوان جا نہ چن تو جواب دے اللہ ہے سبنی کا وڈو شہادت میں شہید بینی و بینکم وہ شاہد ہے تاجے میں اساں دے وچ میں وہ ہی لیا ذل قران ہے وہی کہ وہ موکلے وتس یہ قران اساں مودے لے انذرکم تجی تا کے انذار کرے تا کے نصیحت کرے तव्हांखे वॉर्निंग ॾिए जेका तव्हांखे डेजारे ले उनकुम बि त इन सां तव्हांखे इंतज़ार करे इन सां तव्हांखे डेजारे वम्बल जंहिंखे बि उहो पुॼे पहुचे जंहिंखे बि उहो पहुचे यानी हिते रसे क़ुर शरीफ़ जिते पहुचे हुनखे डेजारे जेको माण्हू ॿुधे उहो ॾिजे अलाह ताला खां وَإِنَّكُمْ لَتَشْهَدُونَ مَا أَنَّمَا اللَّهِ آلِهَةً أُخْرَى چاہ توان شاہدی دیو تھا تو اللہ سان گد آئین کے خدا بیاب کے وَإِنَّكُمْ چاہمی لَتَشْهَدُونَ ضرور یا شاہدی تھا دیو أَنَّمَا اللَّهِ آلِهَةً أُخْرَى اللہ سان گد آئے کو بیو با اللہ کو آئے بیا اللہ آئین قُلْ لَا أَشْهَدُ तूं चओ हे नबी पाक सलाह सम आऊं शाहिदी या कोन थो ॾियां त अलाह सां गॾु के ॿिया बि ख़ुदा आहिनि कुल इन मां हू इलाहुन वाहिदुनि तूं चओ हे नबी पाक सलाह अलेक वसलम तूं चओ इन मां हू इलाहुन वाहिदुनि बेशक हू अलाह सुबहानु ताला हिकिड़ो आहे वाहिद आहे उहे ननी बरी तुशरिकून ऐं चओ हिननि खे त आऊं बरी आहियां ऐं बेज़ार आहियां मुंहिंजो को वास्तो कोन्हे को उन्हनि सां जिन खे तव्हीं शरीक था जिन खे तव्हीं अलाह सां शरीक था करियो मुंहिंजो उन्हनि सां को वास्तो कोन्हे न को लात सां न को मनात सां न को उज़ा सां न को सुहा सां न को नसर सां न को फलाणे सां न को बाद सां न को हुबल सां न को इसाफ़ सां न को नाइल असां कंहिं सां बि को वास्तो मुंहिंजो कोन्हे को अलदीना तैनाउल किताब या इरफ़ून हू उहे जिन खे असां ॾिनोसूं किताब या इरफ़ून सुञाणनि था उन खे कमा या इरफ़ून अबनाहुम जीअं सुञाणनि था पंहिंजे पुटनि खे हाणे इहा ॻाल्हि सूरत बकर में बि अलाह ताला फरमाई त नबी पाक सलाहु आसम खे ईअं सुञाणनि था जीअं पंहिंजे पुटनि पुटनि खे सुञाणनि था त हीउ मुंहिंजो पुटु आहे नबी पाक सलाहु आसम तौरात में इंजील में हुनजे किताबनि में जेके शाहिदियूं जेके निशानियूं ॾिनल आहिनि नबी पाक सलाहु वसलम जूं उहे हिननि पढ़ियूं आहिनि ऐं उन्हनि खे ख़बर आहे त हिकिड़ो नबी अचिणो आहे उनजो ई इंतज़ारु कनि पिया ऐं हाणे तूं जो आयो आहीं त तोखे सुञाणनि था त आहीं त तूं उहो ई साॻियो पर छो जो हिननि में रेसिज़म आहे ही हद नथा चाहिनि त बनी इसराइल मञां को ॿियो हुजे नबी तूं इस्माइल अलाम जे औलाद मञा आहीं नबी पाक सलाहु इस्लाम इस्माइल अलाम हज़रत ॿई ॼणा सभई हज़रत इब्राहिम जो औलाद आहिनि पर रेसिज़म जेका आहे त पुश्त ब पुश्त पुश्त ब पुश्त पुश्त ब पुश्त हिन ते यानी हर हिकु जेको नसुल हर हिकु जनरेशन जेको आहे त ॿिए सां नफ़रत करे थो रेसिज़म जे एतबार सां न हीअ मूंखां घटि आहे हीअ मूंखां घटि आहे हीअ मूंखां घटि आहे ऐं हिन खां वधीक आहियां इहो हिननि में वॾो आहे यहूदियुनि में असां में बि आहे ॿियनि सभिनी क़ौमुनि में बि आहे रेसिज़म जेका आहे सो फलाणो समूह जेको आहे ॿियनि खां भलो आहे बलोच जेको आहे ॿियनि खां भलो आहे जेको दुरानी जेको आहे ॿियनि खां भलो आहे जेको अफ़गान जेको आहे सो फलाणो भलो आहे फलाणो फलाणे खां भलो आहे सभु को जेको आहे सो रेसिस्ट कंहिं न कंहिं लेवल ते आहे पर पोइ हिननि मंझि आहे यहूद मंझि रेसिज़म आहे जेका वधीक आहे उहे जन खे असां ॾिनोसूं किताब यानी यहूदी यारिफ़ून हू उन नबी पाक सलाहु खे सुञाणनि था कमा यारिफ़ून अबनाहुम जीअं सुञाणनि था पंहिंजे पुटनि खे अलदीन ख़सरू अनफुसहुम पोइ हुन पंहिंजी पाण खे खसारो कयो जो नथा सुञाणनि नथा सुञाणण खां मतिलबु इनकार कयो बीठा आहिनि ख़सरू अनफुसहुम फ़हुम लायो मिनू पोइ नथा ईमान आणनि छो जो हुन पाणी पाण खे खसारे में विधो आहे ومن اظلم ممن افترى على الله كذبا يعني کا وذیک ظالم کیڑا ہے جو اللہ تے کوڑ ٹھائے یعنی جے نبی پاک صلی اللہ علیہ وسلم کوڑ ٹھائے تو وہ ظالم چے وہ نبی پاک صلی اللہ علیہ وسلم ظالم نہ ہے کوڑ نہ ٹھائے تو صلی اللہ تعالی تے یعنی جے وری بیا ہیں جے کافر وہ کوڑ تا ٹھائیں اللہ تے اللہ تعالی تے مشرک جے کہ کوڑ تا ٹھائیں تے یہ اللہ جو پٹ ہے یہ اللہ جی دی ہے अलाह जो माइटु आहे हीअ वाह पीउ आहे हीअ फलाणो आहे माइटु मिटु आहे या ॿियूं जेके अलाह ताला क़ुरान मोकिले थो हुनखे इनकार करणु त अफ़्तराउ अलाह कज़ब अलाह ताला अलाह ते कूल ठाहे औ कज़ब बि आयाती या संस आयातुनि जी जो कूल करे यानी उनखे इनकार करे उनखे मञण खां इनकार करे ऐं कज़ब बि आया थी कूल करे हुनजी आयातुनि खे इन ज़ालिमून बेशक नथा कामयाबु थियनि जेके ज़ालिम आहिनि से कामयाबु न थींदा इन ज़ालिमून इहे माण्हू ज़ुल्म कंदा जेके नथा मञनि अलाह खे या रसूल खे या जो योम योम नाशरूम जमी आहिनि सभई गॾु कया वेंदा शर जे ॾींहुं उन ॾींहुं जमीन पोइ चयो चवंदासूं असीं जेके शिरक कनि था उन्हनि खे ऐं नशरकुम तव्हांजा शरीक किथे आहिनि जिनखे शरीक कंदा हुआ अलाह सां उहे किथे आहिनि ऐं नशरकुम तज़ोमून जिनखे ताईं अलाह सां भाईवार भाईंदा हुआ उहे किथे आहिनि सुमलम तकुन फितनतुहुम पोइ न हूंदो को हुननि जो फरेब कामयाबु इलाह कालू सवाइ ने जे जो चवंदा वल्लाह रब्बिना मा कुन्ना मुशरिकीन असांखे कसम आहे अल्ला ताला जो असांजे पालींदड़ जो जो असीं न हुआसीं शरीक कंदड़ या असीं शिरक कोन थे कयोसीं हू मञींदा कोन असां शर मुशरिक हुआसीं लिखी आहे ॻाल्हि इहा. हे नबी पाक सलाहु अलाह वसलम, ॾिस त कीअं पंहिंजे पाण ते कूड़ था ठाहिनि. वदलानूं ऐं विसरी वियो या गुम थी वियो हुन खां, भुलिजी वियो हुन खां जेको ठाहींदा हुआ, जेको कूड़ ठाहियो हुओ त हीअ असांजो ख़ुदा आहे, हीअ बि असांजो ख़ुदा आहे, हीअ बि असांजो ख़ुदा आहे. उहो हुननि खे छॾे वियो हलियो. दलानूं हे नबी पाक सलाहु अलाह वसलम, हिन मज़ा को अहिड़ो बि आहे जो तोॾां निहारे थो वेठो, तोखे ॿुधे वेठो, कन थो ॾिए पियो बसाइर, पर ॿुधे कोन थो छा पियो चए. यानी कन ते पड़ला पवेसि थो, आवाज़ु पवेसि थो, पर सम्झी नथो सघे चवे छा पियो. नबी पाक वमिनो मां यस्तमी हुई लाइक अकिनतन, ऐं असां हुनजे कल्बनि खे अकिनतन परदो ॾेई छॾियो आहे. ऐं इन खां जो हू सम्झनि, फ़िक्र कनि, तफ़क़ो हुजे हुनखे, हुनखे साञ हुजे, सम्झ हुजे हुन ॻाल्हि जी छा पियो चवे नबी पाक सलाहु अलैहि वसलम. सम्झण खां हुनखे, सम्झण खां वांझो करे छॾियो अथऊं, हुनखे महरूम करे छॾियो अथऊं. ऐं अफ़ाज़ानिम वकरा, हुन कननि मंझि बि वकर आहिनि, हुनजे कननि मंझि ॿार आहे, वकर आहे जेको ॿोड़ाण थी वई आहे. वई यारो कुल आयतिन लायो मेनो बि हा, ऐं जेके ॾिसनि सभु आयतूं, सभु मौजज़ा निशानियूं ॾिसनि त बि हूंदो न मञनि. लायो मेनो बि हा त बि कोन हूंदो मञनि. हथा जाओ हेसिताईं जो नेठि ईंदा तो वटि, युजादिलू न तोसां झगड़ो कंदा, तोसां मुजादिलो कंदा. यकूल अलदीन कफ़रू, ऐं चवंदा उहे जिन कुफ़ुरु कयो आहे, इन हाज़ा इल्ला सातीरुल अवलीन, तो जेका आंदी आहे ॻाल्हि हुनजे मुतलिक़ चवंदा त हीअ ॻाल्हियूं आहिनि मिड़ी पुराणे ज़माने जूं बादशाहनि जूं, असातीरुल अवलीन आहिनि, अॻियनि जूं आखाणियूं आहिनि. ऐं रोकींदा ॿियनि खे हिन ॿुधण खां, ऐं पाण बि परे था थियनि हिन खां ॿुधण खां. यानी पाण बि हटनि था, ॿियनि खे बि रोकीनि था. न रुगो पाण था हटनि, पर ॿियनि खे बि रोकीनि था. जेकॾहिं पाण हटी वञनि, ॿियनि खे न रोकीनि, त बि ठीकु आहे, त ॿई ॻाल्हियूं कनि था. वई इहो लिखूं ऐं नथा कनि तबाब, पर पंहिंजे पाण खे, पंहिंजे पाण नफ़्स खे वमा यशूरून, ऐं इहा ॻाल्हि सम्झनि कोन था. भलो तराज़ार, ऐं जेकॾहिं तूं ॾिसी हुननि खे जंहिं वक़्तु हू बाहि में दौलख जे बाहि जे साम्हूं बीठा हूंदा किरण जे लाइ, चवंदा हुया काश जेकर मोटाया वञूं असीं, भला नुकज़िबिना, ऐं न हूंदो कूड़ करियूं अलाह जे आयतुनि जो, ऐं हूंदो थी पियूं हा मोमिननि मज़ा. क़बलो, पर ज़ाहिरु थियो हुननि लाइ उहो जेकी लिकाईंदा हुआ. ऐं जेकर हुनखे मोटाया वञनि, जेकॾहिं उहे हुनखे मोटायो जेकॾहिं वञे हा, त लादू त वरी बि कंदा उहे जेको आदत हुई हुनजी जेका अॻे करण जी, मोटिया मोटंदा वरी उन ते जेको कंदा रहिया हुआ अॻु में. लेमान हू जंहिंखां हुनखे झलियो वियो हुयो उहो ई कंदा वरी ऐं बेशक उहे आहिनि पंहिंजो कूड़ा. ऐं चवनि था त हीअ न आहे पर हीअ हयात दुनिया जी ई आहे, मतिलबु त आख़िरत का कान्हे का, की दुनिया जेका आहे साई आहे, सभु कुझु आहे. ऐं इन हीअ इलाह हयात न दुनिया, दुनिया जी हयाती आहे असांजी, وما نحن بمبعوثين اسا اسی اٿاريا نه وينداسون حشر جي ڏينهن جو قيامت جي ڏينهن ولو ترى اذ وقفوا على ربهم جيڪڏهن تون ڏسي هوندا انهن کي جڏهن هو بيٺا هوندا رب پاک جي سامهون قال ليس هذا بالحق چيو چيو ويندو انهن کي ان الله تعالى چوندو انهن کي त हीउ हक़ न आहे छा जेको तव्हां इनकार कंदा हुओ सो हीउ आहे ॾिसो त हीउ जहनम अथव आहे की कोन्हे काल अलाई सहाज़ाबिल हक़ छा हीउ हक़ न आहे आलू भला चवंदा त बेशक इहो हक़ आहे उहो रब न ऐं तूं असांजो रब आहीं हुन वक़्तु चवंदा तूं असांजो रब आहीं قال فذوقوا العذاب بما كنتم تكفرون چوڌ چبن تو هلي ها چکو پنجو عذاب ان گال جي ڪري جو ڪندا هو جو بما كنتم تكفرون جو كفر ڪندا هو ان جي بدلي ۾ هاڻي تان کي بھلي هجي قد خسر الذين كذبوا بلقاء الله बेशक तबाह थी विया खसारे वारा थी विया नुक़सान वारा थी विया उहे जन कूड़ो कयो अलाह ताला खे अलाह ताला जे ॾिसण खे लिखा अलाह खे जन कूड़ो कयो कद ख़सर लदीन कज़बू बिलिका इलाह हता इज़ा जात हुम सातो हेसिताईं जो आई मथिन आयत सात आहे उहा घड़ी आई क़यामत वारी بغتتن اوچتو اچھی وئی قالو یا حسرتنا چند ہائے افسوس ساگے الا ما فرتنا فیہا جو کیسو اسا کمی انہیں گال مجھے وہم یحملون اوزارہم نایو کھندہ ہوئے بار الا ظہورہم پجے پٹھنتے الا سا ما یزرون بیشک برو آیو بار جکو کھڑن تھا وما الحیات الدنیا الا لعب ولہو این آئے حیاتی دنیا جی مگر راند این روند این ریج ولدار الاخرت خیر این آخرت جو گھر سٹھو آئے للذین یتقون अफ़लात अकेलू ऐं आख़िरत जो घरु सुठो आहे उन्हनि जे लाइ जिन तकवा अख़्तियार कई जिन परहेज़गारी कई अफ़लात अकेलू पोइ ताईं अक़ुलु नथा धारियो अक़ुलु कोन अथव सम्झो नथा हिन ॻाल्हि खे कद नालम इनहु लयहज़ुनु कल्लज़ी यक़ूलून फ़इन्नहुम ला युकज़्ज़िबूनक ولكن الظالمين بآيات الله يجحدون بيشڪ الله تعالى فرمائي ٿو پنهنجي نبي پاڪ صلى الله عليه وسلم کي ته بيشڪ اسين ڄاڻو ٿا قد نعلم اسين ڄاڻو ٿا بغمي انه لا يحزنك تو کي غنتي ۾ وجهي ٿي يا ڳال غنتي ڪري ٿي ڏک ڏي ٿي يا ڳال الذي يقولون جيڪو چون ٿا فانهم لا يكذبونك पोइ उहे तोखे कूड़ो कोन था कनि का कनि पिया वला किन ज़ालिमीन बिआयातिलाहून पर इहे ज़ालिम जेके आहिनि से त अलाह जे आयतुनि खे कूड़ो था कनि अलाह जे आयतुनि सां जहिड़ो था कनि अलाह जे आयतुनि खे इनकार था कनि गद नालम फ़इन्नहुम ला युकज़्ज़िबूनक ولكن الظالمين بآيات الله يجحدون ولقد كذبت رسل من قبلك اي نبي پاك صلى الله عليه وسلم تو کا اگمي جيڪي نبي آيا هوا انن کي ڪوڙو ڪيو ويو ڪوڙو ڪيو ويو انن کي جيڪي تو کا اگمي آيا هوا ولقد كذبت بيشڪ ڪيو ويو ڪوڙو رسل من قبلك رسول جيڪي آيا تو کا اگ فصبروا پونن صبر کيو الا ما كذبوا انن گالن تي جن تي انن کي کوڙو ڪيو ويو واوزو ۽ ان اذيت تي صبر ڪيو جيڪا انن کي ڏني وئي اذيت اوزو جي اذيت ڏني وئي ان تي صبر ڪيو فَصَبَرُوا عَلَى مَا كُذِّبُوا وَأُوذُوا हता तेसि ताईं जो आई उन्हनि ते असांजी नुसरत, असांजी मदद, असांजी पहुच, उनखे कामयाबु कयोसि उन्हनि ते. भला मुबदिल कलिमात अल्लाह, ऐं कोई बदिलाईंदड़ नाहे ॻाल्हियुनि खे अलाह जे, अलाह जो ॻाल्हि जेको अलाह जो हुकुम जेको कलमात आहे त अलाह भल इन अलाह अगलबन अना व रसली, त असां ग़ालिब थींदासूं ऐं असां असांजा रसूल ग़ालिब थींदा, उनखे केरु मटाए न सघे. भला मुबदिल कलिमात अल्लाह वलक़द जाक मिन नबइल मुरसलीन, ऐं यकीननि आयूं आहिनि तो वटि कुझु ख़बरूं रसूलनि जूं अॻु में. वइन कान कबूर अलाइक इरादुहुम, ऐं जेकॾहिं आहे गरो तो ते थियो इन ॻाल्हि जो, जेका काफ़र चवंदा तुंहिंजे ख़िलाफ़ु इरादुहुम, उन्हनि जो मुंहुं मोड़नि, जेकॾहिं तोखे ॾुखियो थो लॻे, तोखे उन ते ॾुखी वॾी थी ॻाल्हि लॻे, पंहिंजी इस्तात, पोइ जेकॾहिं इस्तात रखी थो इन ॻाल्हि जी, जेकॾहिं तोमें ताक़त आहे इन ॻाल्हि जी, अंतब तगी जो ठाही तूं नफ़क़न फिल अर्दे, त ठाही को सुरंग का ज़मीन में नफ़क़त, ऐं फिल अर्दे ओ सुलमन फिसमा, या ॾाकनि ठाही आसमान ते हलियो वञे, फ़ताती अहम, पोइ आणी उन्हनि जे लाइ बि आयतिन, को मौजज़ो आणी उन्हनि जे लाइ, वलो शाओ लमलुदा, मतिलबु त इहे नथो करे सघीं त को हेठि ज़मीन में लफ़क़ विझी वञी या मथे आसमान में ॾाकण खणी वञी, रुगो हिन लाइ अहिड़ी आयत ॾी जेका मूं न मोकिली आहे अॻु में, उनखां वधीक अहिड़ी का आणी सघीं, तुंहिंजे वस में ॻाल्हि न आहे. पर जेकॾहिं अलाह ताला तोखे इहो यादि रखणु घुरिजे त अलाह ताला जेकॾहिं हूंदो चाहे हा त सभिनी खे गॾु करे हूंदो हिकिड़े दीन ते, त हुन करे सघिया. वलो शालमाकुम अलल हुदा, जेकॾहिं हुदा ते हिदायत ते जेकॾहिं सभिनी खे हुन जमा करणु चाहे हा, फला तकून मिनल जाहिलीन, त मतिलबु जब करे करणु चाहे हा त करे सघे हा, जेकॾहिं सभिनी खे हिदायत ॾियणु चाहे हा त हिदायत ॾिए हा, पर तूं पोइ हर भुर जाहिलनि मज़ा न थी, मतिलबु त हिन ॻाल्हि खे सम्झी वञे ऐं पंहिंजो हरू भरू ॾुखु न कर, त तोखे पूरो कयो अथऊं, आउं ॼाणा ई ॼाणनि, ऐं पंहिंजो तूं इन ते ॾुखु न कर. फला तकून मिनल जाहिलीन, सूरत नून वल कलम में चई फला तकुन क साहिब अल हूत, पोइ तूं साहिब हूत वांगुरु न थी, यूनिस अलाह इस्लाम वांगुरु न थी, जो सब्र कोन आयो साईं भॻो वठी कम खे अध में छॾे, न तूं कम खे अध में न छॾिजांइ, हिते तूं फरमाए थो जाहिलनि मज़ा अणॼाणनि मज़ा न थीजां. इन वाइ यस्त जीबुलीन यसमाऊन, रुगो मञींदा तोखे उहे जेके ॿुधनि था, यस तुंहिंजी आवाज़ जे तुंहिंजे सॾ जो जवाबु उहे ॾींदा, यस्त जीब जवाबु ॾींदा तुंहिंजे सॾ जो उहे अलदीन यसमाऊन, जेके ॿुधंदा तोखे चङी तरह. उहो न ॿुधंदो बज़ाहिर कंजो वेठो आहे पर ॿुधे कोन थो, उहो कोन तुंहिंजी ॻाल्हि खे मञींदो, न को ईमान आणींदो. मौलनि खे उथारींदो अलाह, पोइ हुन ॾांहुं मोटाए वेंदो, बेशक पोइ हुन ॾांहुं सभु मोटाए वेंदा. वकालू ला तुम ऐं चवनि था त को असां ते कला थी वञे, का निशानी का आया त अचे हा, मौजो अचे हा को तुंहिंजे असांजे रब तां इहा तरफ़. قل ان الله قادر لا ينزل ايه جو ته بيشڪ الله قادر آهي جيڪا وڻي سا معجزو ڏياري موڪلي ڪا آيت ڏياري موڪلي آيت ولكن اكثرهم لا يعلمون پر بيشڪ گھڻا ماڻهو يا ڳالهه نٿا ڄاڻن هاڻي 70 آيت ٿي ويا آهن هتي اسين وقفو ٿا ڪريون هن کان پوءِ ايندو ما من دابت في الارض ولا طائر يطير وغيره आयात ईंदी हाणे हिते असीं वक़फ़ अलाह मौफ़िरना वरहमना वरज़ुकना वाफ़ज़ना वादना सिरात मुस्तक़ीम सिरात लज़ीन अनअमत अलैहिम ग़ैर मग़ज़ूब अलैहिम वलद्दालीन आमीन. रब्बना तक़बल मिन्ना इन्नका अंत सबील अलीम وتب علينا انك انت التواب الرحيم حسبي الله لا اله الا هو عليه توكلت ورب العرش العظيم